अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम अर्पण समर्पण। रेडियो अर्पण 104.5 मेगाहर्जको दैनिक दिवाकालीन प्रस्तुति कार्यक्रम अर्पण समर्पणका हरेक नवीनतम बसाइहरूका साथमा हामी प्रत्येक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयलाई लिएर उपस्थित हुने गर्दछौँ र यो समयमा 0556 63 332 यो नम्बरमा तपाईँलाई स्वागत गर्छौँ र तपाईँसँगै कुराकानी गर्ने गर्दछौँ र तपाईँले आफ्नो आफन्त प्रियजनका लागि सम्झना अगाडि बढाउन सक्नुहुन्छ, साथमा कसैलाई केही सन्देश दिनु छ भने त्यो सन्देश पनि अगाडि बढाउन सक्नुहुन्छ। र यति बेला कोही मित्र कार्यक्रमका लागि उपस्थित भइसक्नु भएको छ भने इसारा राजबाट मिल्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकदेखि रूपचन्द तामाङ। खोराकदेखि रूपचन्द तामाङ। हजुर। के छ रूपचन्दजी? सर ठिक छ दादा। अनि के गर्दै हुनुहुन्थ्यो यो समयमा? बसी बसै हो दादा। बसी बसै मात्रै छ है? गर्मी बढिरहेछ। कतातिर शीतल दिने रुख छ, खोज्दै बस्दै होइन? हुन्छ रूपचन्दजी, ककरलाई सम्झने हो आज? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद, प्राविधिक दादाको लागि अनि अर्पण होलिनीको लागि अनि मेरो साथीहरू अशोक, प्रज्वल, कुमार, प्रवीण अनि मेरो सुखराज भाइको लागि अनि तिलक अनि मेरो दय भाउजूको लागि अनि सम्झन दिदीलाई अनि मेरो घर परिवारलाई अनि रूपचन्द भन्ने चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ रूपचन्दजी आउँदै गर्नुहोला, यो पनि छुटिन्छ। नमस्कार। नमस्ते। आउनु भएको हो कोराकबाट रूपचन्द तामाङ, उहाँसँग कुराकानी गऱ्यौँ यो समयमा र फेरि पनि कोही मित्र आइसक्नु भएको छ है भन्ने इसारा राजको मिल्यो। विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र यति बेला कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट निरा रुम्बा। के छ निराजी? खाजा खानुभयो? भइसक्यो है। हुन्छ निराजी, ककसलाई सम्झने हो आज? धन्यवाद। हुन्छ निराजी आउँदै गर्नु, अहिले पनि छुट्टिन्छु। नमस्कार। निरा रुम्बा कोराकबाट आउनु भएको थियो, सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाउनु भयो र यति बेला गीत सुन्ने बेला भएको छ। दुईजना मित्रसँग कुराकानी गऱ्यौँ यो छेडमा कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा सुनिरहनु भएको छ र आजको आइतबार बसाई हो। आइतबार लोक तथा दोहोरी भाकाहरू हामी सुन्ने गर्दछौँ, सोही अनुरूप आज पनि तपाईँका लागि मिठा मिठा लोक तथा दोहोरी भाकाहरू लिएर उपस्थित भएका छौँ र यति बेला यो भाका सुनौँ, त्यसपछि फेरि पनि म तपाईँलाई स्वागत गर्नेछु 0556 63 332। बुढा बाले काम गर्दैनन्, बुढी आमा आइया घर धान्न सक्छौ सक्दिनौ भन भन मैया। हो बुढा बाले काम गर्दैनन्, बुढी आमा आइया घर धान्न सक्छौ सक्दिनौ भन भन मैया। मै जन्मेको तिम्रैलाई बाबा आमा एक्लै छन् बस्दिनमा घरे जै जै जै बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भए बाबा आमा एक्लै छन् बस्दिनमा घरे जै बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भए बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भए माछा मासु दुधै खाउला खाउला तरै पानी मलाई त पाउँछौ पाउँछौ पाउला घरै पानी ओ माछा मासु दुधै खाउला खाउला तरै पानी मलाई त पाउँछौ पाउँछौ पाउला घरै पानी मै जन्मेको तिम्रैलाई मेरो कोही दाइरा भाइ बाउआमाले एउटै छोरो पाए त के गरम त्यही छोरा नि घर झै बसे भन्ला नि बेसरम हो बाउआमाले एउटै छोरो पाए त के गरम त्यही छोरा नि घर झै बसे भन्ला नि बेसरम मै जन्मेको तिम्रैलाई बाबा आमा एक्लै छन् बस्दिनमा घरे जै जै जै बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भए बाबा आमा एक्लै छन् बस्दिनमा घरे जै बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भए बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भए हो मेरी एउटी दिदी थिइन् गइन् पहिला भागी अब बिहे गर्छु मैले बाउ आमाकै लागि हो मेरी एउटी दिदी थिइन् गइन् पहिला भागी अब बिहे गर्छु मैले बाउ आमाकै लागि मै जन्मेको तिम्रैलाई यो रमाइलो भाका सँगै तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खलामा घर ज्वाइँ बस्नुपर्छ भन्ने कुरा यो भाकाले उठाइरहेछ निकै रमाइलो भाका हरेक विषयलाई समेटेको हुन्छ गीत सङ्गीतले त्यसैले पनि गीत सङ्गीत सबैका माझमा कर्णप्रिय हुने गर्दछन् 0-55-63-332 यति बेला कोही मित्र आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छौँ भन्दा भन्दै कोही मित्र सम्पर्कमा हुनुहुन्थ्यो तर टाढिसक्नु भयो भन्ने इसारा पनि राजको मिल्यो यति बेला कार्यक्रम अर्पण समर्पण तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको यो ध्वनि तरङ्गमा र कार्यक्रम अन्तर्गत रहेर तपाईँसँगै कुराकानी गरिरहेको छु 0-55-63-332 यो नम्बर तपाईँको लागि हामीले खुल्ला गरेको नम्बर हो र यति बेला कोही मित्र आइसक्नु भएको छ भने इसारा राजको रह्यो, यहाँनिर उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार। हजुर दादा नमस्ते, ह्याप्पी न्यू इयर। धन्यवाद धन्यवाद। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट कमला तामाङ। हजुर के छ कमलाजी? सब ठिक छ। खाजा खानुभयो कमलाजी? भयो। अनि हजुरको? मैले चाहिँ खाएको छैन है, अब कार्यक्रम पछि होइन। हुन्छ कमलाजी, कसलाई सम्झने? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, अनि प्राविधिक दादालाई, कल्पना, सम्झिता, सुनिता, बिमला, घमण्ड, सरोज सरु, अनि मकानपुरमा बस्ने हुने दाई दिदी दिदी भेनाजु, र मलाई कमला भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि, जसले रेडियो अर्पण सुनिरहनु भएको छ उहाँ सम्पूर्णको लागि ह्याप्पी न्यू इयर भन्न चाहन्छु। हुन्छ कमलाजी, आउँदै गर्नु। नमस्कार। नमस्ते। आउनुभएको थियो खोराकबाट कमला तामाङ, र उहाँसँग कुराकानी गरिसकेका छौँ। तपाईँ पनि 0 55 63 332 यो नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, र कार्यक्रममा आइसकेपछि हामीले जुन बजाउने भाकाहरू मार्फत तपाईँ आफन्त घर परिवार प्रियोजनको लागि मिठो सम्झना अगाडि बढाउन सक्नुहुन्छ, साथमा सन्देशहरू पनि अगाडि बढाउन सक्नुहुन्छ। र यति बेला फेरि पनि जानकारी आएको छ, कोही मित्र टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ भन्ने, ढिला नगरिकन उहाँसँगै कुराकानी सुरु गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकदेखि कुमार लामा। कोराकदेखि कुमार लामा, हजुर। के छ कुमारजी? ठिकै छ। अनि हजुरको? मेरो पनि एकदम ठिक छ कुमारजी। अनि खाजा खानुभयो दादा? खाजा खाएको छैन कुमारजीको। भयो? मेरो पनि भएन, अब एकछिन पठाइदिन्छ होला। भनेपछि सँगसँगै होला जस्तो छ होइन? साथीहरू रमेश प्रेम, अनि मेरो घर परिवारको लागि, विशेष गरी मेरो साथी सञ्जय लामा सुन्नुहुन्छ। हुन्छ कुमारजी, आउँदै गर्नुहोला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते दादा। आउनुभएको थियो कुमार लामा खोराकबाट, र सम्पर्कको लागि मिठो सम्झना अगाडि बढाइसक्नु भएको छ। यति बेला फेरि पनि अर्को भाका सुन्ने बेला भएको छ, यो भाका सुन्छौँ। यो भाकापछि हामी फेरि पनि उपस्थित हुनेछौँ। वैसैमा घमण्ड नगर यसैले जोबन खेर जाला, हे वैसैमा घमण्ड नगर यसैले जोबन खेर जाला। वैसैमा घमण्ड नगर यसैले जोबन खेर जाला गरेको मान्छे मान्छे थाहै हुन्न के खान्छे कहाँ जान्छे के हो तिम्रो चाला वैसैमा घमण्ड नगर यसैले जोबन खेर जाला हे वैसैमा घमण्ड नगर यसैले जोबन खेर जाला जोवन खेर जाला निकै रमाइलो भएका यति बेला हामीले तपाईँको लागि जोड्यौँ यहाँनिर र कार्यक्रम अर्पण समर्पण हौ रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा तपाईँ कार्यक्रमलाई सुनिरहनु भएको छ र 056-5363-332 नम्बर हामीले तपाईँकै लागि भनेर खुल्ला गरिरहेका छौँ। तपाईँ आउन सक्नुहुन्छ यही नम्बर मार्फत र हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। यो जानकारी गराउँदा गराउँदै कोही मित्र हुनुहुन्छ सायद आजको कार्यक्रमको अन्तिम मित्र अन्तिम सहभागी हुनुहुन्छ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको आवाज मैले स्पष्ट सुनिनँ। सुकलाल तमाङ के छ सुकलालजी? ठिकै छ दादा। के गर्नुहुन्छ सुकलालजीले? हुन्छ अन्त्यमा आउनु भएको छ, सम्झना अगाडि बढाउनु होला। धन्यवाद। अनि तपाईँलाई धन्यवाद। अनि रमेश अनि कसलाई सुनाउने सुकलालजी? हुन्छ हुन्छ हुन्छ सुकलालजी, अहिले भने छुट्टिन्छ। नमस्कार, आउनु भएको थियो सुकलाल तमाङ, सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ र आजका लागि कार्यक्रमको समय पनि सकिएको छ। आज कार्यक्रममा आउनुभएको थियो कोराकबाट रूपचन्द तमाङ, कोराकबाट निरा रुम्बा, कोराकबाटै कल्पना तमाङ, कोराकबाटै कुमार लामा र अन्त्यमा कोराकबाटै सुकलाल तमाङ। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद र भोलि फेरि कार्यक्रमको अर्को श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ। एजेलसम्म प्रविधि कक्षबाट सघाउने आत्मीय मित्र राजलाई धन्यवाद। तपाईँकै मित्र रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार। गौतम बुद्ध का जन्म गौतम बुद्ध का जन्म हुन्छ नेपालमा वा भारतले भारतमा जन्मेको भनिरहेछ हो। यस्तै उल्टो उल्टो पढेर त खडदार र सुब्बामा गुन्टिन्छस् नि त भन्ने मान्छे ठुलो र ठालु भो मेरो पढाइ बिग्रेर हालो भो मेरो त देखिन जागिर खाने छ खरदारमा जात दिए गुल्टिए सुब्बामा जात दिए गुल्टिए मेरो दिमाग के भएको पढ्यो पढ्यो पाठ हजुर सोर्रा दुना ए पढ्यो पढ्यो पाठ हजुर सोर्रा दुना ए पढ्यो पढ्यो पाठ हजुर सोर्रा दुना ओइ ओइ ओइ पढ्यो पढ्यो पाठ हजुर सोर्रा दुना रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। किन रुन्छस् बाबु? नरौ नरौ, बाबु चुपला साथीहरू पनि जिस्काउँछ, आफ्नो यहाँ कमाइ पनि छैन, घरमा सबले गाली गर्छ। ए कुरा त्यसो पो, ल अब चिन्ता नगर, अञ्जुलीमा इन्टरनेसनल प्रालीबाट विदेश जानुपर्छ, त्यसपछि पो तँलाई सबैले गन्छन् अनि सधैँ हाँसेको हाँसे। वैदेशिक रोजगारका लागि दुबई, कतार, मलेसिया, साउदी अरब लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ। सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली, पुलचोक नारायणगढ चितवन, मोबाइल 9855062640 र 9846567700। नव वर्ष 2071 सालको पावन अवसरमा हाम्रा अभिभावक, विद्यार्थी एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यस अन्नपूर्ण शिशु निकेतनमा शैक्षिक सत्र 2071का लागि नयाँ भर्ना सुरु भएको जानकारी गराउँदछौँ। हाम्रा विशेषताहरू: शान्त एवं मनोरम वातावरण, यातायातको सुविधा, कक्षा कोठामा सीमित विद्यार्थी मात्र राखिने, डे होस्टलको व्यवस्था, अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइने, पर्याप्त भौतिक सुविधाहरू, अन्नपूर्ण शिशु निकेतन परिवार, रत्नगर टाढी चितवन, फोन नम्बर 0556562067। साथी भाइ सबलाई सलाम, बजाज बाइक क्या भाव, नया वर्षमा लाखौं दाम, गाठको ठाटलाई तारे माम, गाठको ठाटलाई तारे माम, हरेक दिन एक एक लाख, बजाजले ल्यायो गाठको ठाट, बजाजले दिन्छ दामै दाम, दामले बढाउँछ सबको साथ, तारे माम, तारे माम। अब बजाज बाइक किन्ने बित्तिकै पाउनुहोस् एउटा स्क्रैच कुपन, जसमा रहेको युनिक कोडलाई 5657 मा एसएमएस गरी तुरुन्तै जित्नुहोस्, रु 5000 देखि रु 1,00,000 सम्म। हरेक दिन लकी ड्रबाट एकजनाले जित्ने छन् रु 1,00,000। जित्ने मौका हरेक दिन, किन्यो जति चाँडै चान्स उति धेरै। लकी ड्रको लागि हरेक दिन साँझ 7:55 एभेन्यूज टिभीमा हेर्न नभुल्नु होला। बजाज गाठको ठाट, गाठ दन्न मूर प्रसन्न, बजाजमा सनन्न। आकर्षक घडेरीहरू बिक्रीमा रत्नगर 12 स्काई राइडर आवासीय उच्च माविको अगाडि रहेको विकासका पूर्वाधारहरूले सम्पन्न, वरिपरि चारैतिर घनावस्ती भएको आकर्षक घडीहरू सुपथ मूल्यमा धमाधम बिक्री हुने भएकाले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क ब्रदर्स सप्लायर्स रत्नगर बकुल्लहर, मोबाइल 9801986993। नव वर्ष 2071 सालको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै टिभिएसको सोरुम चितवन टाढी अटोलिङ्क प्राली प्रस्तुत गर्दछ।